गतेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला कार्यक्रम कृषि चौतारी। तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम कृषि चौतारी। नमस्कार, कृषि चौतारी कार्यक्रममा तपाईलाई स्वागत छ। यो कार्यक्रम रेडियो अर्पण 104.5 MHz उत्पादन गरेको हो। कार्यक्रममा कृषिमा देखा परेको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनेछ। कार्यक्रम कृषि चौतारी रेडियो अर्पण 104.5 MHz सँगै इन्टरनेट वेबसाइट www.radioarpan.com.np बाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रत्येक आइतबार अपराह्न 4 बजेको अर्पण खबर पछि करिब करिब 5 बजेसम्म प्रसारण हुन्छ। कृषिमा असाध्यै रुचि राख्ने डाँडाघरे ठुला बा र कृषि समस्या झर्को नमानी समाधान गर्ने जेटिए बाबु अहिले पिपल चौतारीमा हुनुहुन्छ। हामी पनि लागौं त्यतातिर के गन्थन मन्थन हुँदैछ सुन्नतर्फ। सुधार त हुनै पर्यो नि ठुलो भा, अब औषधि खानु भएकै छ, राम्रोसँग औषधि खानु पर्यो, सुधार त्यसै भइहाल्छ नि ठुलो भा। त्यही त अब बिस्तारै अब चाहिँ डक्टरको औषधिले केही न केही काम गरे जस्तो हेर्नुहोस् न जेटी बाबु। अब यो तपाईँलाई अहिलेदेखि भन्छु भन्ने कुरो साथी सुरुमा, हजुर यो भगेराको आवाज सुन्नु भएको छ नि? सुनिरहेको छु नि। यही यता हेर, भगेर नै यही हेर्नु न। भाउ के भन्दाखेरि, हजुर अब कुन सिकारी ब्यादाले यसको चाहिँ नि बाबाआमाको अब हत्या गरे थाहा भएन, हजुर छैन। त्यसमाथि अब यो भगेरा चाहिँ यो चौतारीमा टक्क पिपल चौतारीमा यसो यहाँ हाम्रो चाहिँ एउटा नातिले चाहिँ टक्कसँग उपचार गरिरहेछन्, खुवाइरहेछन् भन्नुपर्छ। अब त भुर्र भुर्र उड्ने बेला पनि भयो क्यार, है उड्ने बेला भइसक्यो, पखेटा पनि आइसकेछ। अब चाहिँ बाँचो है, एकजोडी भगेर बाँच्नु पर्यो नि त, अब यसको पनि बाँच्ने अधिकार छ होइन ठुलो। तर यसको आवाज चाहिँ साह्रै मन पर्न थाल्यो है जेटी बाबु मलाई चाहिँ। अब आवाज त तिखो छ एकदमै एकदमै, मलाई पनि मन परिरहेको छ यसको आवाज। अब अब गाउँघरमा बसेपछि यस्तो चराको चिरबिर आवाज त एकदमै सुन्न पाइन्छ नि त। त्यसमाथि यो चराले चाहिँ जेटी बाबुलाई नयाँ देखेर यो करा हुनुपर्छ क्या? त्यो पनि हुनसक्छ। अहिलेसम्म चाहिँ हामीले मात्र देखिरहेको, जेटी बाबुले नदेखेको लौ को को को भने जस्तो छ है। त्यो पनि हो जस्तो लाग्यो मलाई पनि, भाषा बुझ्न सक्नुपर्छ क्या जेटी बाबु? त्यो त हो, अब यो चराचुरुङ्गीको भाषा मैले पढेन, त्यो भएर पनि अलिकति बुझ्न गाह्रो पर्यो। अब ठुलो बाले सिकाउँदै जानुहोस्, म बुझ्दै जाउँला नि के भाषा। त्यो पनि हो, त्यो पनि हो हुन चाहिँ। अनि ठुलो बास्ती, हामी यो आँपको बारेमा कुराकानी गर्दै थियौँ होइन? हो, आँपकै बारेमा कुराकानी गर्दै। आँपमा के कस्ता किराहरू लाग्छन् र ती किराहरूको उपचार कसरी गर्ने, त्यो रोगहरूको भन्ने बारेमा चाहिँ चर्चा हुँदै थियो होइन ठुलो बा? हो, एकदम सही कुरा है जति बाबु। ल आज चाहिँ म तपाईँलाई यो आँपको काण्ड चाहिँ कसरी खान्छ किराहरूले, कस्ता कस्ता किराहरू लाग्छन् भन्ने कुराको बारेमा चाहिँ बताउँछु भनेर यसो कम्बर कसेर। अब त के भइसक्यो भने अब आँप पनि ठुलठुलै हुन लागिसक्यो होइन? भइसक्यो। अब यस्तो बेलामा अब त्यो आँपलाई अब हावाहुरीबाट कसरी त्यो आँप नझर्ने लगायत चाहिँ त्यो आँपलाई अब कसरी चाहिँ पकाउन सकिन्छ बोटैमा भन्ने कुरोलाई पनि ख्याल गर्नु पर्यो। ख्याल त गर्नै पर्यो ठुलो भा। के बाबु, साँच्ची एउटा मोबाइल पनि उपहारमा आएको थियो है मलाई चाहिँ। यसपालि विदेशबाट एउटा मोबाइल आएको थियो, हेर्नुहोस् त बजेको, उठाउन भनेपछि फिट्टिकै जान्दिन, कसरी हो के हो। अब बिस्तारै सिक्ने नि ठुलो भा, अब सिक्दै जाने, संसार माध्यमको जमाना छ, बिस्तारै सिकिन्छ जानिन्छ। नातिलाई घरमा गएर सोध्नु पर्ला, ए बाबु अहिले फोन आएको थियो, अहिले उठाइदिएर गफ गर्न पर्यो भन्नु पर्ला एकछिनपछि भइहाल्छ नि ठुल्बा. हुन्छ हुन्छ. अब राजनातिलाई भन्नु, राजनातिले राम्रोसँग सिकाउँछन् क्या? राजनाति पढ्दैछन् कि के गरेछन् आज भोलि? अब राजनातिलाई अब त्यो कृषिको कुरो पढे बाबु भन्छु. अब चाहिँ कृषि नि पढेर हुन्छ अहिलेको जमानामा? अब त चाहिँ नि फेसबुक पढ्नुपर्छ, इमेल पढ्नुपर्छ, इन्टरनेट पढ्नुपर्छ भन्छन् है. ए भनेपछि त्यतातिर लागिसक्यो हाम्रो? होइन, लागिहाल्न त दिया छैन. अब यो गाउँमा कहाँबाट त्यो के हो त्यो इन्टर कि के नेट भन्ने पनि त उनै हुँदो रहेछ क्या जेठे बाबु. ए हुन्छ हुन्छ. तारै चाहिँदो रहेछ नि त के हो? हजुर हजुर. कोही तार रहित हुँदो रहेछ, कोही तार सहित हुँदो रहेछ, के हो के म त बुझ्दिनँ है यो कुरो. त्यो चाहिँ हो ठुलुबा, होइन अब यो कुरामा कुरा गरेकै दुःख भने जस्तै अब यो काण्ड खाने किराहरूतर्फ लागौँ है त ठुलुबा. ल लागौँ ल. यो काण्ड खाने किराहरू चाहिँ यो खपटे समूह भन्ने हुन्छ ठुलुबा. हेर्नुहोस् है, ए खपटे समूह, खपटे समूह हामीले अगाडिदेखि मैले तपाईँलाई बताउँदै आइराखेको छु. हजुर हजुर. यो खपटे समूहले त हरेक बालीलाई दुःख दिँदो रहेछ है. दिन्छ ठुलुबा, दिन्छ, किन नदिने हो, सबैलाई दिन्छ नि. त्यही त, अब यो खपटेले धेरै दुःख दिँदो रहेछ. अनि ठुलबा, यो खपटे समूहमा चाहिँ होइन विभिन्न किराहरू पर्छन्। एक नम्बरमा चाहिँ तपाईँलाई म बताउँछु है त, यो आँपको काण्डमा लाग्ने गबारो भन्ने हुन्छ. हामीले यो केराको बारेमा पढ्दाखेरि पनि यो गबारो लाग्छ भन्ने कुरा पढेको थियौँ, मकैमा पनि पढेको थियौँ. तपाईँलाई मैले त्यो बारेमा जानकारी पनि दिएको थियौँ होइन ठुलबा. यो आँपको काण्डमा चाहिँ कस्तो गबारो लाग्दो रहेछ, सोको बारेमा जानकारी लिउँ है त यो समयमा. ल भन्नुहोस् त ल. वयस्क खपटे किरो ठुलो हट्टाकट्टा करिब 50 मिमी लामो हुन्छ. यसको अगाडिको पखेटा बाग्ला र कडा हुन्छन् हेर्नुहोस् ठुल्बा फेरि. अनि यसको सिङ र खुट्टा लामा हुन्छन्. शरीरको रङ खियाको रङ जस्तो हुन्छ. ढाँट र अघिल्ला पखेटा सुन्तला रङका धब्बाहरू हुन्छन्. पूर्ण विकसित लाभ्रेहरू हल्का पहेँलो रङको करिब 100 मिमी लामो र 12 देखि 20 मिमी चौडा हुन्छ हेर्नुहोस् ठुल्बा. यसको टाउको गाढ खैरो रङको हुन्छ र चपाउने दाँत पूर्ण विकसित भएको हुन्छन्। हेर्नुहोस् है ठुल्बा, यसले चपाएर खाने भयो दाँत भएपछि. यसको रङ चाहिँ खियाको रङ जस्तो हुन्छ भने नि ठुल्बा मैले है. तपाईँले यो खियाको रङ त देख्नै भएकै छ भनेपछि अब यसको किराको पहिचान गर्न पनि अझै सजिलो पर्ला तपाईँलाई हेर्नु ठुल्बा. अब धेरै सजिलो हुने भने यो त अब ठ्याक्कै फलाम जस्तै हुने भयो. फलाममा लाग्ने खिया जस्तै हुने भयो. फलाम र फलाममा लाग्ने खिया त उस्तै उस्तै थियो नि जेठे बाबु. त्यो पनि हो ठुलो बाबु, एकदमै हो. अनि यो किरा लाग्ने चाहिँ यो गबारो लाग्ने वनस्पतिहरूमा चाहिँ आँप त यसै भइहाल्यो होइन ठुलो बाबु. अनि त्यसपछि अङ्जिर, कटहर, रबर, अनार, ओखर, स्याउ, अम्बा आदिमा चाहिँ यो गबारो चाहिँ लाग्छ है ठुल्बा. हामीले चाहिँ एकदमै जोगाउनु पर्छ यी अन्नबालीलाई चाहिँ है. यसले चाहिँ के क्षति गर्छ, क्षतिको प्रकार चाहिँ त्यो पनि बताउँछु तपाईँलाई म. यो खपटेको लाभ्रे अथवा गबारो रुखको हाँगामा अथवा मूल काण्डभित्र पसेर सुरुङ बनाउँदै जान्छ. लाभ्रेले यसरी बनाएको सुरुङमा पानी र काठको धुलो निस्किरहेको हामी देख्न सकिन्छौँ. देख्नु भयो होला पक्कै पनि होइन. परबाट हेर्दा किरा लागेको कुनै लक्षण देख्न सकिन्न. किरा लागेको मूल काण्ड अथवा हाँग निकै क्षतिग्रस्त भएपछि यसका पातहरू खस्न लाग्छन् र पछि गएर पुरै बोर्ड कहाँ हाँगाहरू सुक्छन्. बुझिरहनु भएको छ? बुझ्दैछु. यसले काण्डै खाइदिएपछि अब भित्रभित्र अब काण्ड खाएर हाँगै सुकाइदिएपछि त क्षतिग्रस्त त यसै हुने भन्यो होइन ठुलो बा. धेरै ठुलो क्षति हुने भन्यो हुने भयो. अब यसको जीवनी पनि बताउँछु म तपाईँलाई है त ठुलो बा. माउ खपटेले रुखको मूल काण्ड अथवा हाँगका खुकुला बोक्राका भित्रपट्टि अथवा घाउ लागेको ठाउँमा सेता लाम्चा फुलहरू पार्दछन्. एक दुई हप्तापछि यी फुलहरूबाट लाभ्रेहरू निस्कन्छन् र हाँग अथवा मूल स्तम्भमा सुरुङ बनाउँदै भित्र पस्दछन्. यी लाभ्रेलाई पूर्ण विकसित हुन 3 देखि 6 महिनाको समय लाग्दछन् हेर्नुहोस् ठुल्बा. सुरुङभित्रै अचल अवस्थामा बस्दछन् र 4 देखि 6 महिनासम्म रहन्छन्। यो बुझिराख्नु भएको छ, यो 4 देखि 6 महिनासम्म चाहिँ यो भित्रै बस्ने भयो कि काण्ड खाँदै बस्दै गर्ने भयो होइन ठुलो बा. वयस्क भएपछि सुरुङबाट खपटे किरा बाहिर निस्किन्छन् हेर्नुहोस्. यो वयस्क अवस्था आएपछि चाहिँ त्यो सुरुङबाट खपटे बाहिर निस्कने भयो. अब यसलाई रोकथाम पनि त गर्नु पर्यो नि होइन ठुलो बा. मजाले गर्नु पर्यो. अब यसलाई राख्यो भने त यसले सम्पूर्ण आँपको पोटलाई त टुल्बा, यसको रोकथामको लागि चाहिँ यो किराले काण्डको भित्री पसेर क्षति पुर्याउने भएको हुनाले यसको रोकथामलाई कुनै प्रकारको विषयदि छर्केर हुँदैन। यसको रोकथामलाई म तपाईँलाई केही कुराहरू बताउँछु, त्यसले चाहिँ हामीलाई एकदमै फाइदा गर्छ है ठुल्बा है। रुखमा कुकुला बोक्राहरू रहन दिनु हुँदैन, सुकेका हाँगाहरू र मरेका बोटहरू समयमै हटाउनु पर्छ। यो किरो लागेका हाँगाहरू समयमै काटी तिनमा रहेका लाभ्रेहरू नष्ट गर्नुपर्छ हेर्नु सुलबा। यसरी किरो मूल काण्ड र मुख्य हाँगाहरूमा लागेको छ भने एउटा लामो तारको सुइरो किरो पसेको दुलोमा पसाई भित्र रहेको लाभ्रे अचल अवस्थाको मार्नु पर्दछ। बुझिराख्नु भएको छ? किराले बनाएको सुरुङभित्र पेट्रोल, मट्टी तेल अथवा कुनै कीटनाशक औषधि हामीले छर्यौँ भने पनि यसलाई चाहिँ हामीले एकदमै यसलाई चाहिँ हामीले रोकथाम गर्न सकिन्छ। ठिकै छ त्यो बाबु, त्यो आँपको बोटमा यसो हेर्दाखेरि सानो सानो पोल जस्तो, यो त मैले देख्ने गरेको छु है। हजुर हजुर हजुर। भनेपछि यो किराले असर पुर्याएर आफ्नो गुण बनाएको रहेछ त्यो ठाउँमा। त्यो चाहिँ एकदमै हो ठुल्बा। अब त्यो भएपछि अब एकदमै क्षति त पुर्याउने भयो होइन ठुल्बा? हो हो, निकै राम्रो कुरो है। अब यो फल खाने किराहरूको तर्फ जाउँ है त। अब ठुल्बा, म तपाईँले यो फल खाने किराहरू चाहिँ कस्तोले खान्छ, यो आँपको बोर्डमा होइन, यो आँपको फलहरू धेरै सखा भएको नि पाउँछ नि हामीले होइन, यसो खाम भनेर यसो पाकेको आँप तासिल मेलामा भित्र किरा पाउँछौँ कि फेरि हामी। यो चाहिँ कसरी खाँदो रहेछ भन्ने कुरा हामी पढौँ है, तपाईँलाई म जानकारी दिन्छु है त ठुल्बा। आँपका फल कुहाउने झिङ्गा भन्ने हुन्छ हेर्नुहोस्, माउ झिङ्गो घरको झिङ्गो जत्रै करिब 5 मिमी लामो हुन्छ। पोथीको पेटमा पछाडिपट्टि फुल पार्ने तिखो अङ्ग हुन्छ, तर भालेको पछाडिको पट्टिको भाग भने गोलो हुन्छ हेर्नुहोस् ठुल्बा। यिनको पेटको रङ खैरो हुन्छ, पखेटा बाहिरपट्टि तन्केको हुन्छन् र यिनमा खैरा थोप्ला र धब्बाहरू हुन्छन्। यस झिङ्गाका अंश सेतो रङका करिब 12 मिमी लामा र टाउकोपट्टि तिखारिएको हुन्छ हेर्नु सुलवा। र यो किरोले चाहिँ यो झिङ्गाले झिङ्गा लाग्ने वनस्पतिहरूमा चाहिँ आँप, अम्बा, कागतीका फलहरू, स्याउ, एप्रिकट, केरा, अन्जिर, कटहर, नस्पति, आरु बखडा, हलु बेदाबेत अनि त्यसपछि अनार, सपोटा आदिमा लाग्छन् हेर्नुहोस् है ठुल्भयो किरा चाहिँ है। पोथी झिङ्गाले आफ्नो फुल पार्ने तिखो अङ्गले आँपको फलको बोक्रा छेडेर भित्रपट्टि फुल पार्दछन्। यी फुलबाट अंश निस्केर फलको भित्रपट्टि खान थाल्छन् अनि यसले गर्दा चाहिँ आँपमा चाहिँ एकदमै क्षति पुर्याउँछन् है ठुल्भा हेर्नुहोस्। अनि त्यसपछि फुलबाट अंश निस्केर फलको भित्रै खान थाल्दछन्, जसको फलस्वरूप फलहरू कुहिएर भुइँमा झर्दछन्। पछि पाक्ने जातहरूमा यो किरो ज्यादा लाग्छ हेर्नुहोस् होइन बाबा। किरा लागेका फलहरू बाहिरबाट हेर्दा सध्य देखिन्छन्, तर काटेर हेर्दा भित्रपट्टि झिङ्गाका प्रशस्त अंशहरू देखिन्छन्। यस्तो फलहरू त हामीले धेरै पाउँछौँ नि भनेर ठुल्बा। धेरै पाइन्छ। र यसको जीवनीमा चाहिँ माथि जुन कुराहरू मैले बताएँ होइन ठुल्बा, तपाईँलाई मैले अघि बताएँ, पोथी झिङ्गाले फलमा भित्रपट्टि फुल पार्दछन्, यी फुलहरू सेतो रङका लाम्चा हुन्छन्, यिनबाट 3 देखि 5 दिनसम्म चाहिँ मसिना अंशहरू निस्केर फलको भित्रै खान थाल्छन्। यसरी किरा लागेका फलहरू भुइँमा झर्दछन्। हावापानी अनुसार 1 देखि 2 हप्ताभित्रै यी अंशहरू खाइरहेको फललाई छाडेर माटोभित्र पस्दछन् र त्यही अचल अवस्थामा गुजार्दछन्। खाइरहेको फल यदि सुक्खा भएमा फलभित्रै अंशहरू अचल अवस्थामा जान्छन्। अचल अवस्थाबाट 7 देखि 10 दिनसम्म वयस्क झिङ्गाहरू निस्कन्छन् हेर्नुहोस् लुवा। अनि त्यसपछि आँपका फल कुहिने अन्य झिङ्गाहरूको बारेमा पनि तपाईँलाई म बताउँछु है त ठुल्बा। यो अन्य झिङ्गाहरूले पनि आँपका फलहरू कुहाउँछन् है। यसको रोकथाम गर्नको लागि चाहिँ यी किराहरूको रोकथाम गर्न बगैँचालाई सफा राख्नु पर्दछ। किरा लागेर भुइँमा झरेका फलहरू तत्परताका साथ जम्मा गरी नष्ट गर्नु पर्दछ, कारण यस्ता फलहरूमा झिङ्गाका अंशहरू हुन्छन्। यस्ता चढेका फलहरूलाई माटोभित्र गहिरोसम्म गाडिदिनु पर्छ हेर्नु सुलबा। यसो गर्दा चाहिँ हामीले यी झिङ्गाहरूलाई र हाम्रो यो आँपको फल खाने किराहरूलाई एकदमै रोकथाम गर्न सकिन्छ र हामीले चाहेको जस्तो आँपलाई हामी फलाउन सकिन्छौँ। बुझ्नु भएको छ ठुलो बा? सही कुरो है। अब यति बेला

मनोरञ्जन का लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर जेठे बाबु अब खाजा त्यति बिघ्न मिठो भएन होला अब आज चना खाजा खाइयो कस्तो लाग्यो नि तपाईँलाई एकदमै मिठो लाग्यो ठुला अब यो गाउँको खाजा भनेपछि अब यो मुखै रसाइहाल्छ अब के भन्ने है एकदमै मिठो खाजाको अनुभव धन्यवाद छ ठुलबालाई ल अब जेठे बाबुले नि मलाई धन्यवाद भन्नुपर्छ अब बरु मैले चाहिँ भन्नुपर्ने देखिन्छ है जेठे बाबुकै आइडिया लिने अब म खेतीपाती गर्ने जेठे बाबुले ल है डाँडा गरे ठुला बा यो खेतीमा त यस्तो रोग लागेको छ यो औषधि हाल्नुहोस् भन्ने म त्यही औषधि हाल्ने अनि त्यसरी फलाउने बाली नाली त्यसमा त अब जेठे बाबुले उचित समयमा चाहिँ उचित तालले नहेरिदिएको भए औषधिको तरिका नसिकाइदिए भए त्यो त बारीमै मर्थ्यो त्यही भएर अब यो सम्पूर्ण खाजा खाने कुराको हकदार त जेठे बाबु नै देख्नुहुन्छ है यहाँनिर त्यो चाहिँ हो अब तपाईँहरूले नै यसरी पढ्नुपर्छ है भनेर नसिकाएको भए यसरी आएर चाहिँ हाम्रै गाउँघरमा कृषि बालीमा चाहिँ यस्तो यस्तो समस्या आउँछ रे ठुल्बा भनेर सिकाउनु मैले सक्नु थिएन नि त ठुल्बा फेरि त्यो पनि छ नि फेरि त्यसको लागि धन्यवाद त तपाईँलाई मैले दिनै पऱ्यो नि ल ठुल्बा अब यो कुराकानी गर्दा गर्दै अब गोठा भैँसी गराउन थालिसकेछन् त्यही त नि ठुल्बा जेठे बाबु अर्को साता चाहिँ एकदम मजासँग छलफल गरौँला हुन्छ नि ठुल्बा अब आज चाहिँ उठ्नै पर्यो नि भयो अब उठ्नु पर्यो अब के गर्ने सधैँ एकै ठाउँ बसेर नहुने अब हिँड्नै पर्यो ल ठुल्बा बिस्तारै जानुहोस् है डाँडाघरे ठुला बार जेटिए बाबुको यही छलफलसँगै आजको लागि कार्यक्रम कृषि चौतारीको समय सकिने लागेको छ तपाईँलाई आजको कार्यक्रम कृषि चौतारी कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम कृषि चौतारी रेडियो अर्पण 104.5 MHz रत्नगर 1 बकुलहर चितवन यो ठेगानामा तपाईँ पत्राचार गर्न सक्नुहुन्छ साथै तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने आफ्नो प्रतिक्रिया radioarpannews@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ अर्को साता आइतबार फेरि पनि कार्यक्रम कृषि चौतारीमा कृषि सम्बन्धी समस्याको छलफल गर्न आउने नै छौ कार्यक्रमको आजको श्रृङ्खलाबाट प्रविधिका साथीहरू रिजन राज र विष्णुलाई धन्यवाद दिँदै डाँडाघरे ठुलाबा जेटिए बाबु र म लक्ष्मण सापकोटा पनि बिदा हुन्छु नमस्कार जीवन दर्शन प्रस्तुत गर्दछ जीवनको सन्देश शान्तिको सन्देश मुक्तिको सन्देश म किन संसारमा जन्मेको म को हुँ जीवन फुल्की काँडा जीवनदेखि निराश हुनुहुन्छ आत्महत्या गर्दै हुनुहुन्छ सम्बन्ध विच्छेद किन हुन्छ छोरा छोरी किन बिग्रन्छन् आत्मबल कसरी बढाउने कस्तो जोडीसँग विवाह गर्ने बोली खतरा कि गोली सपुङ्गकहरू कसरी नपुङ्सक हुन्छन् प्रेम स्वर्ग हो कसरी मुटु रोग कसरी लाग्छ घर परिवारमा झगडा हुने कारणहरू के हुन् किन रुन्छन् मान्छेहरू यो धरतीमा बुद्धि कति प्रकारका छन् तपाई चिन्ता पीर वैराग्यले तडपिरहनु भएको छ रोइरहनु भएको छ हामीलाई सम्झनुहोस् हामी तपाईँको आँसु पुछ्नेछौँ जलेको मनमा शीतल मलम पट्टी लगाउनेछौँ र माया गर्नेछौँ हामी तपाईँलाई यो धरतीको सुन्दर फुलबारी बगैँचामा नचाउनेछौँ हँसाउनेछौँ र नयाँ जीवन दिनेछौँ हाम्रो सम्पर्क वक्ता केजे जीवन दर्शन प्रवचन मोबाइल